आज आकाशमा कान र बादल मडारिन्छन् अनि चम्किन थाल्छन् बिजुलीहरू। त्यति बेला आमा रुँदै रुँदै सुनाउँछिन् हाम्रो कथा र आमा सुनाउँछिन्, मेरा लागि तपाईँले कयौं सपना देख्नु भएको थियो, कहाँ हुनुहुन्छ बाबा तपाईँ, कस्तो कर्म रहेछ नि आमा हाम्रो, परेली भरि आँसु बनाई ओठमा मुस्कान ल्याउने कोसिस गर्यो, पुरा गर्छौ आमा म तिम्रो सपना। एक दिन ठुलो हुने छु, तिम्रो आँसु पुछ्ने छु आमा, यही हो मेरो धर्म, रहिन छ कर्ममा, छाडी जानु भो मलाई गर्वमा, दुखी रहेछ कर्म। एक दिन ठुलो हुने छु, तिम्रो आँसु पुछ्ने छु आमा, यही हो मेरो धर्म, एक दिन ठुलो हुने छु, तिम्रो आँसु पुछ्ने छु आमा, यही हो मेरो धर्म। एक दिन ठुलो हुने छु, तिम्रो आँसु पुछ्ने छु आमा, यही हो मेरो धर्म, एक दिन ठुलो हुने छु, तिम्रो आँसु पुछ्ने छु आमा, यही हो मेरो धर्म। बुझ्ने भयो नि अहिले त, बुझ्ने

कसैले नि धर्केर बिन्ती बाबा आउनु होस् फर्केर दुखी रहेछ घरमा एक दिन ठुलो हुनेछु तिम्रो आँसु पुस्नेछु आमा यी हो मेरो धर्म एक दिन ठुलो हुनेछु तिम्रो आँसु पुस्नेछु आमा यी हो मेरो धर्म बाबू परे तिम्रै परमा बाबा, जब आज आकाशमा कालो बादल मडारिन्छ अनि चम्किन थाल्छन् बिजुलीहरू, त्यति बेला आमा रुँदै रुँदै सुनाउँछिन् हाम्रो कथा र आमा सुनाउँछिन्, मेरा लागि तपाईँले कयौं सपना देख्नु भएको थियो, कहाँ हुनुहुन्छ बाबा तपाईँ, कस्तो कर्म रहेछ नि आमा हाम्रो, परेली भौरी आँसु बनाई ओठमा मुस्कान ल्याउने कोसिस गर्यो, पुरा गर्छु आमा म तिम्रो सपना। बाबा भन्न रहेन छ कर्ममा छाडी जानु भोमालाई गर्वमा दुखी रहेछ कर्म शुभारम्भ डिजिटल म्युजिक प्रालीको अर्को सशक्त प्रस्तुतिमा स्वर्गीय धनी भीमा कुमारी दुरा र पछिल्लो समयमा निकै चर्चा कमाएका उनी गायक तथा लय शब्द संकलक पुष्कल शर्माको सुमधुर आवाजमा पाल्पा भुवन पोखरीमा जन्मनु भएका सर्जक रूपेश ढकाल र गुलमेली उमेश कुँवरको संयुक्त शब्द सिर्जनामा, गुलमेली गायक तथा लय संकलक होमनाथ कुँवरको लय सिर्जनामा उनी पाल्पाली रूपेश ढकालको वास्तविक यथार्थ जीवनमा आधारित लोकदोहोरी गीत दुखी रहेछ कर्म। पीआरबीटी पुरुष 60-54-20-59 महिला 60-54-20-60 यूटीएल पुरुष 77-32-67-80 महिला 77-32-67-81 विशेष सहयोगी सुन्दर खनाल।